टिभीएस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, नेपाल निशामती कर्मचारी युनियनको छैटौं राष्ट्रिय महाधिवेशन आजदेखि पूर्वी चितवनको रत्नगरमा शुरू हुँदैछ। रत्नगर स्थित होटल स्टार बैनकोटमा हुने महाधिवेशनको एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले मध्याह बाह्र बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनलाई पूर्व प्रधानमन्त्री एवं कंग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, कंग्रेस उपसभापति रामचन्द्र पौडेल, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। वैशाख 30 गते सकिने महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनले 70 जना सदस्य निर्वाचित गर्नेछ भने 5 जना मनोनित हुनेछन्। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी 1000 जनाको सहभागिता रहने युनियनका केन्द्रीय अध्यक्ष सुबोध देवकोटाले जानकारी दिनुभयो। अधिवेशनले नयाँ नीति तथा कार्यक्रम सांगठनिक प्रतिवेदन पारित गर्नेछ। महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकका लागि रत्नगर र सौराहामा खाना बस्नको व्यवस्था मिलाइएको युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद प्राचुरीले जानकारी दिनुभयो। अधिवेशनका लागि करिब 60-80 लाखसम्म खर्च लाग्ने आयोजकले जनाएको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीले विदेशमा बसोबासको स्थायी अनुमति पत्र पीआर र ग्रीन कार्ड लिन नहुने अडानबाट आफू पछि नहट्ने बताउनु भएको छ। कर्मचारीका श्रीमान वा श्रीमतीले पीआर ग्रीन कार्ड लिएर विदेशमा बस्न पाउने गरी ऐनको मसौदा तयार भएको सार्वजनिक भएका बेला मन्त्री पण्डितले आफू पूर्व अडानमा कायमै रहेको र त्यस्तो अवस्था स्वीकार नगर्ने बताउनु भएको हो। म कसैलाई पनि कुनै चोर बाटोबाट दिन्न मन्त्री पण्डितले भन्नुभयो। मेरो पूर्व अडानबाट लचिलो हुन्न कर्मचारीका श्रीमान र श्रीमतीले पीआर वा ग्रीन कार्ड लिन पाउने व्यवस्था ऐनको मसौदामा नभएको र आफू त्यसको पक्षमा पनि नरहेको मन्त्री पण्डितले बताउनुभयो। सामान्य प्रशासन मन्त्रालयले निशामती सेवा ऐन संशोधन मसौदामा कर्मचारीका श्रीमान र श्रीमतीले पीआर र ग्रीन कार्ड लिन पाउने व्यवस्था राखेको समाचार सार्वजनिक भएको छ। नेपाल विद्युत प्राधिकरणको उठ्न बाँकी महसुल 4 अरब रूपियाँको हरारी पुगेको छ। गएको माघ मसान्तसम्म 3 अरब 75 करोड रूपियाँ विद्युत महसुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। यो रकम प्राधिकरणको वार्षिक आयको झण्डै 15% हो। बकौदा मध्ये 64.82 करोड रूपियाँ लामो समयदेखि महसुल नबुझाएर कालो सूचीमा परेका 63,680 ग्राहकबाट असुल बाँकी छ। वर्षौंदेखिको बक्यौदा असुलीका लागि पटक पटक ताकेता गरे पनि महसुल असुली हुन नसकेको भन्दै कार्यवाही प्रक्रिया अघि बढ़ाइने प्राधिकरणले जनाएको छ। कालो सूचीमा परेका ग्राहकको लाइन काट्ने तीन पुस्ते विवरण पत्र पत्रिकामा सार्वजनिक गर्ने तथा जिल्ला र गाविस स्तरबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने र त्यसबाट पनि असुल गर्न नसकिए सरकारी बाँकी बकौदा सरह असुल गरिने भएको छ। प्राधिकरणले तत्काल आफ्नो नाममा रहेको बाँकी बकौदा तिर्न सबै ग्राहकलाई आग्रह पनि गरेको छ। नस्ल सुधार कार्यक्रमले भैंसीको उत्पादन र उत्पादकत्व बढ़ाएको पशु उत्पादन निर्देशालयले जनाएको छ। तीन वर्षदेखिको अभियानले भैंसीको संख्या र दूध उत्पादन बढ़ाएको निर्देशालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले जानकारी दिनुभयो। यो अभियान अन्तर्गत स्थानीय जातका भैंसीमा वरा जातको उन्नत रागोबाट कृत्रिम र प्राकृतिक गर्भधान गराइन्छ। लिमे पारकोटे गड्डी गडड्डी जातका स्थानीय भैँसीमा नस्ल सुधारको काम भइरहेको पौडेलले जानकारी दिनुभयो। नस्ल सुधारपछि दूध उत्पादन झण्डै दुब्बरले बढ्छ। स्थानीय जातको भैँसीले एक बेतमा 900 लिटर दूध दिने गरेकोमा नस्ल सुधार भएपछि 1500 लिटरसम्म दूध उत्पादन हुने गरेको छ। यसैबीच जलवायु परिवर्तनले भैँसीको उत्पादन र उत्पादकत्वमा पार्ने असरबारे अध्ययन शुरू भएको छ। तनहुँ गोर्खा र चितवनमा यसबारे अनुसन्धान थालिएको पौडेलले जानकारी दिनुभयो। पूर्वी युक्रेनमा आज स्वतन्त्रताका लागि जनमत संग्रह हुँदैछ। जनमत संग्रहमा मतदाताहरूलाई उनीहरू स्वतन्त्र गणतन्त्र स्थापनाको पक्षमा छन् वा छैनन् भन्ने प्रश्न गरिनेछ। यसलाई धेरैले रसियासँग मिलान हुने पूर्व कार्यको रूपमा लिएका छन्। दुई क्षेत्र दोनेस्का तथा लुगानस्कमा जनमत संग्रह हुन लागेको हो। यी दुई क्षेत्रले जनमत संग्रहपछि रसियामा समावेश हुने विश्वास पश्चिमी मुलुकले गरेका छन्। शीत युद्धपछि मस्को र पश्चिमी मुलुक बीचको सम्बन्ध सबैभन्दा तनावपूर्ण बनेको छ र मतदानपछि यो अवस्था अझै नराम्रो हुने अनुमान गरिएको छ। युक्रेनको केही भूभाग टुक्रिएर रूसमा विलय हुने घोषणा गरेपछि त्यहाँ हिंसात्मक घटनाहरू बढ्दै गएका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ। अपरान्ह 4:15 बजेपछि हुने पहिलो खेलमा पाँचौं स्थानमा रहेको कोलकाता नाइट राइडर्सले शीर्ष स्थानको किङ्स इलेभेन पञ्जाबको सामना गर्नेछ। पञ्जाबले 8 खेलबाट 14 अङ्क जोडेको छ भने समान खेलेको कोलकाताको 6 अङ्क छ। आजको खेलमा कोलकाता जित हात पार्दै चौथो स्थानमा उक्लिने कोशिशमा रहँदा पञ्जाब शीर्ष स्थानमा रहने प्रयासमा हुनेछ। त्यस्तै बेलुका 8:00 बजेपछि हुने दोस्रो खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र छैटौं स्थानको रोयल च्यालेन्जर बेंगलोर बीच प्रतिस्पर्धा हुनेछ। 8 खेलबाट राजस्थानको 10 अङ्क छ भने समान खेल खेलेको बेंगलोरको 6 अङ्क छ। यसअघि गैराती भएको खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सले 7 औं स्थानमा रहेको मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। हवस् त बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। रेडियो अर्पण 104.5 MHz मा मनकामना मामा भान्जा यो भन्या चाहिँ के त तिमीलाई थाहा छैन घर निर्माण गर्नेले भुल्नै नहुने इलेक्ट्रिक पसलको नाम। इलेक्ट्रिक पसल त हजार छन् तर यसलाई चाहिँ किन सम्झिने कारण खुलाएर भन त। युजी युनिक हिरो राठी सिपिएल कम्पनीका समान नारायणगढकै दरेटमा पाइन्छ नि। यति मात्रै हो र त्यहाँ त घरलाई उज्यालो पार्ने आकर्षक वाल लाइट सो लाइट डोम लाइट तथा इन्भर्टर जडान र बिक्री गरिन्छ नि। अर्को कुरा देश तथा विदेशमा काम गरेका दक्ष टेक्निसियन द्वारा हाउस वायरिङ गरिन्छ नि। ए हो र ल त्यसो भए यसको ठेगाना पनि भन न त। ल सुन रन 8 बकुलर सो कियन प्लाजाको पहिलो तलामा छ। रेडियो अर्पणको